यस नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम कलिउड काउन्टडाउनको साथमा सात दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ सुन्दै गर्नुभएको आवाज सागरको अनि यो आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np लगइन गरेर यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र जसले जहाँबाट सुनेर साथ दिनुभएको छ तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच। र प्रोग्राम करियर काउन्टडाउनमा हामीले के गर्छौँ त्यो तपाईँलाई थाहा भइसकेको कुरा हो, किनकि यो प्रोग्राम तपाईँले धेरै अगाडिदेखि नै सुन्दै आउनुभएको छ र धेरै माया गर्दै आउनुभएको छ, सो त्यसको लागि पनि थ्याङ्क यू सो मच। र कार्यक्रमभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका केही जानकारी र 10 उत्कृष्ट नेपाली चलचित्रका गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। कार्यक्रम कलिउड काउन्टडाउनमा रिलिज भइराखेका, रिलिजको नजिक नजिक आउन लागेका अनि भर्खर मात्र रिलिज भएर गएका नेपाली चलचित्रका 10 उत्कृष्ट गीत सङ्गीतलाई स्थान दिँदै आइराखेका छौँ प्रोग्राम कलिउड काउन्टडाउनमा। र आज पनि 10 उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीत मेरो साथमा रहेको छ। अब जिल्ला नगरीकरण लाग्नुपर्ने हुन्छ काउन्टडाउन तर्फ र यो सापा काउन्टडाउनमा दुईवटा फिल्म आउट भएको छ भने दुईवटा फिल्मले नेउन्ची मारेको छ र नेउन्ची मार्ने फिल्मको नाम पनि म भनिहाल्छु, चुली र मिसन फर 20 दुईवटा फिल्मले नेउन्ची मारेको छ। र लाग्नुपर्ने हुन्छ हामी नम्बर 10 र नम्बर 9 पोजिसन तर्फ। नम्बर 10 पोजिसनमा आइपुगेको छ फेरि 9 अफ भन्नु ल नेपाली कथन चलचित्र 9 अफ फर्मुला 2 को यो रमाइलो गीतले चर्चा परिचर्चा पाइसकेको हो र व्यावसायिक हिसाबले कुराकानी गर्ने हो भने पनि सिनेमाले व्यावसायिक सफलता हात पाइसकेको छ र विकास आचार्यले निर्देशन गरेको चलचित्र हो 9 अफ फर्मुला 2। त्यसै गरी नम्बर 9 पोजिसनमा आइपुगेको छ नोभेम्बर रेन र नोभेम्बर रेनले पनि आफ्नो लगानी सेभ गरिसकेको छ र मलाई पनि नम्बर 10 पोजिसनमा फेरि 9 अफ फर्मुला 2 र नम्बर 9 पोजिसनमा नोभेम्बर रेन कन्टिन्यू। नम्बर 10 जिउने मर्ने चाहना छ मेरो तिमीसँग जिउने मर्ने चाहना छ मेरो तिमी बिना अधुरो तिमी बिना अधुरो मलाई जोने जोने जोने जोने तिम्रै हुन मन छ फेरि फेरि फेरि नाइन भन्नुला फेरि फेरि फेरि नाइन भन्नुला Number 9. बदलियो किन मन तिम्रो आज भुल ओके कलिउड काउन्ट डाउन तपाईँले यतिखेर सुनिरहनु भएको छ. नम्बर 10 र नम्बर 9 पोजिसनको गीत पनि हालै सुनिसक्नु भएको छ. नम्बर 10 पोजिसनमा फेरि 9 नभन्नु ल, नेपाली कथन चलचित्र 9 नभन्नु ल 2 को गीत. सँगसँगै नम्बर 9 पोजिसनमा नोभेम्बर रेन फिल्मको गीत पनि सुनिसकेपछि अब पालो नम्बर 8 पोजिसनको गीततर्फ लाग्ने. नम्बर 8 पोजिसनमा नेउटी गरेको छ नेपाली कथन चलचित्र चोली र चोलीको कुराकानी गर्ने हो भने सूर्य बोहराले निर्माण एवं निर्देशन गरेको फिल्म अब चाँडै नै प्रदर्शनमा आउन लागेको हामी गीत सुन्छौँ. नम्बर 8 पोजिसनमा नेपाली कथन चलचित्र चोलीबाट टाइटल सङ नम्बर 8 कोठे तिम्रो रूपमा भुली झल झली याद आउँछ तिम्रो नाको फुली मत मार्छु कि क्या हो फुली मत मार्छु कि क्या हो फुली ए मत मार्छु कि क्या हो फुली ए मत मार्छु कि क्या हो फुली छु तिम्रै सपना पनि म त मार्छु कि क्या हो चुली म त मार्छु कि क्या हो चुली ए म त ओके म त मर्छु कि क्या हो चुली. नेपाली कथन चलचित्र चुलीको गीत यहाँले सुनिरहनु भएको छ. नम्बर 8 पोजिसनमा सूर्य बोहराले निर्देशन गरेको चलचित्रमा गरिमा पन्तलाई हामीले प्रमुख नायिकाको हिसाबले पाउनेछौँ. सिनेमामा नम्बर 7 पोजिसनमा हामी लाग्नु पनि हुन्छ. नम्बर 7 पोजिसनमा आइपुगेको छ न्यू इन्ट्री सङ फिल्म रहेको छ मिसन 420. दयाराम दाहालले निर्देशन गरेको यस फिल्मलाई लगानी गरेका छन् फिल्मका निर्माता हुन् कुमार विष्ट तारा प्रकाश लिम्बूको सङ्गीत सुन्न पाइन्छ. र अबलाई भने नम्बर 7 पोजिसनमा नेपाली कथन चलचित्र मिसन 420 नम्बर 7 ओके गीत यहाँले सुनिरहनु भएको छ मिसन फर 20 दयाराम बाहाले निर्देशन गरेको यस फिल्ममा कुमार विष्टको लगानी रहेको छ र नम्बर 7 पोजिसनमा आइपुगेको छ मिसन फर 20 र यो चलचित्रको कुराकानी गर्ने हो भने असार 6 गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ र नारीले गर्न परेको सङ्घर्षलाई यो सिनेमाले देखाउन खोजेको छ. अब हामी लाउनुपर्ने हुन्छ नम्बर 6 पोजिसनमा. नम्बर 6 पोजिसनमा आइपुगेको छ जाउँ हिँड पोखरा. हामी गीत सुन्छौँ नेपाली कथन चलचित्र जाउँ हिँड पोखराबाट. नम्बर 6 हामी दुई मायामा डुब्दै जाऊ. तिम्रो आँखामा तिमी मेरो आँखामा हामी दुई मायामा डुब्दै जाऊ. निलो निलो आकाश झै चिसो चिसो बतास भई. तिम्रो आँखामा ओके सुबित बस्नेतले निर्देशन गरेको नेपाली कथन चलचित्र जाउँ हिँड पोखराको गीत यहाँले सुनिरहनु भएको छ र नम्बर 6 पोजिसनमा छ र सुबित बस्नेतले अब यो चलचित्रलाई श्रावण 1 गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिराखेका छन्. अब हेर्न बाँकी छ यो चलचित्रले के कस्तो व्यापार गर्ने हो त्यो पनि हेर्न बाँकी छ. लाग्नु पनि हुन्छ. अब हामी नम्बर 5 पोजिसनतर्फ. नम्बर 5 पोजिसनमा आइपुगेको छ कबड्डी. रिलिज भइसकेको फिल्म हो कबड्डी. र अबलाई फोन नम्बर 5 पोजिसनमा नेपाली कथन चलचित्र कबड्डी. नम्बर 5 अरूलाई दिँदैन होला त कुरोहरूकै चाहिँ माया चाहिँ साँच्चै गराउँदो रहेछ भाउजूलाई. गर्छ नि साला जान हाजिर छ त्यसको लागि. घर सजाउन बारीकै फुल रोज्यो. माया खै कसले बुझ्यो. माया खै कसले बुझ्यो. कति सपना जुट्यो कति फुट्यो. पहिला कता छुट्यो. गोरे टोकता पहिला कता छुट्यो. हराएको छाया खै कसले भेट्यो. माया खै कसले बुझ्यो. माया खै कसले बुझ्यो. कति सपना जुट्यो कति फुट्यो. कति सपना जुट्यो कति फुट्यो. ओके नम्बर 5 पोजिसनमा कबड्डीको गीत यहाँले सुनिसक्नु भएको छ. कबड्डी रिलिज भइसकेको फिल्म हो. नम्बर 5 पोजिसनको यो गीतपछि अब हामी लाग्नु पर्ने हुन्छ नम्बर 4 पोजिसनतर्फ. नम्बर 4 पोजिसनमा आइपुगेको छ हसिया. र हसियाको कुराकानी गर्ने हो भने हसिया फिल्म पनि रिलिज भइसकेको फिल्म हो. फिल्मले जति सोचे अनुरूपको व्यापार गर्न सकेन.

भएको छ। अब हामी लाग्नु परेको हुन्छ नम्बर 3 पोजिसनमा, र हाम्रो लक्ष्य भनेको नम्बर 1 पोजिसनको गीत सुन्ने हो। अब नम्बर 3 पोजिसनमा लागौँ ढिला नगरिकन स्टुपिड मन नामक सिनेमा नम्बर 3 पोजिसनमा आइपुगेको छ। बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ यो फिल्म। अर्जुन पोखरेलको सङ्गीत सुन्न पाइन्छ यो फिल्मका गीतहरूमा। नम्बर 3 पोजिसनमा स्टुपिड मनबाट रमाइलो गीत नम्बर 3। तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस्, तिमीलाई रुवाई रुवाई बाँच्ने दिन न आओस्, तिम्रो माया भुलेर अरूसँग खुल्नु परे, बरु प्राणै जाओस् मेरो प्राणै जाओस्, बरु प्राणै जाओस् मेरो प्राणै जाओस्। सागर को मोती है ना, जुन को ज्योति है ना, मन भित्र को मीठो माया देओ, आकाश हरे सहन्छु दुखै परे सहन्छु। ओके, स्वरूप राजा चरेको स्वर रहेको छ यो गीत बाहा, र सङ्गीत अर्जुन पोखरेलको रहेको छ। एउटा गजबको सङ्गीत दिएका छन् यो फिल्मको गीतमा। र अब लाग्नु पनि हुन्छ नम्बर 2 पोजिसनमा। नम्बर 2 पोजिसनमा आइपुगेको छ मुखौटा, र मुखौटाको कुराकानी गर्ने हो भने 30 गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ। अर्पण थापाले निर्देशन गरेका छन् यस चलचित्रलाई। रवि श्रेष्ठको लगानी रहेको छ। दयाङ राई, सौगात मल्लन, निशा अधिकारी, राजेश सम्भाल, हर्षिका श्रेष्ठ लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ। नम्बर 2 पोजिसनमा नेपाली कथन चलचित्र मुखौटा। नम्बर 2 ओके, निर्माता रविन श्रेष्ठको स्वर यहाँले सुनिरहनु भएको छ। नेपाली कथन चलचित्र मुखौटाको यो गीतमा उनले स्वर प्रदान गरेका छन्। र मुखौटा यो फिल्म 30 गतेबाट प्रदर्शनमा आउँदैछ। अब हामी लाउनु पर्ने चाहिँ नम्बर 1 पोजिसनमा, र त्योभन्दा अगाडि नम्बर 10 पोजिसनदेखि नम्बर 2 पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ। नम्बर 10 फेरि 9 नभनुल्ला नेपाली कथन चलचित्र, 9 नभनुल्ला 2, नम्बर 9 नोभेम्बर रेन, नम्बर 8 चोली, नम्बर 7 मिसन फर 20, नम्बर 6 जमिना पोखरा, नम्बर 5 कबड्डी, नम्बर 4 हसिया, नम्बर 3 स्टुपिड मन, नम्बर 2 मुखौटा, र नम्बर 1 पोजिसनमा आइपुगेको छ मिस नेपाल। र मिस नेपाल यतिखेर प्रदर्शन भइराखेको छ काठमाडौँमा। राम्ररी व्यापार गरेको जानकारी जानकारी प्राप्त भएको छ। र काठमाडौँ बाहिर भने फिल्म राम्रो गएन, नम्बर वान पोजिसनमा मिस नेपालको गीत छोड्दै प्रोग्रामबाट छुटिनुपर्ने हुन्छ। र यो फिल्मको यो गीतमा पनि अर्जुन पोखरेलले नै सङ्गीत भर्ने काम गरेका छन्। मिस नेपालको गीत छोड्दै प्रोग्रामबाट बिदा मागौँ। यति जेलको साथको लागि तपाईँ सम्पूर्णलाई थ्याङ्क सो मच। कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु। हवस् त नमस्कार। And number one. फुट्यो हम